कहिले समतल सागर भइरहे दिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। जे हुने भइहाल्छ रोएर हुँदैन भन्छन्, जे हुने भइहाल्छ रोएर हुँदैन भन्छन्, भाकल गर्दै अनेक मूर्ति छोएर हुँदैन भन्छन्, जे हुने भइहाल्छ रोएर हुँदैन भन्छन्, भाकल गर्दै अनेक मूर्ति छोएर हुँदैन भन्छन्, भाग्य निधारमा हुन्छ भन्नेहरू पनि त, भाग्य निधारमा हुन्छ भन्नेहरू पनि त, जे हुने भइहाल्छ रोएर हुँदैन भन्छन्, भाकल गर्दै अनेक मूर्ति छोएर हुँदैन भन्छन्, भाग्य निधारमा हुन्छ भन्नेहरू पनि त, भाग्य बलियो बनाउन मुहार धोएर हुँदैन भन्छन्, भाग्य बलियो बनाउन मुहार धोएर हुँदैन भन्छन्। तिमी नभए जिन्दगानी काँडासरी छ, फेरि पनि मेरो केही गुनासो छैन। तिमी नभए जिन्दगानी काड़ा सरी छा, फेरी पनी मेरो केही गुनासो छैना। तिमी न भए जिंदगानी काड़ा सरी छा, फेरी पनी मेरो केही गुनासो छैना। तिमी नभए जिन्दगानी काँडासरी छ, फेरि पनि मेरो केही गुनासो छैन। साँच्चै भन्दैछु, केही गुनासो छैन। हिजो थियो धेर थोर गुनासो, तर आज म विचार निर्माणको यस्तो चरणमा आइपुगेँ कि आज निर्धक्क भन्दैछु, केही गुनासो छैन तिमीप्रति मेरो। अह, फेरि ठिकै छैन। जुन दिन सम्बन्ध सकिएको एकतर्फी फैसला सुनाएर गयौ नि तिमी, त्यस दिनदेखि धेरै दिनहरू तिमीप्रति अनेकन गुनासोहरू पालेर बसेँ मैले। हिजो तिमीलाई भनेर माया पाल्ने मनमा तिमीप्रतिकै गुनासोहरू पाले मैले। आयुर्वेदिक औषधि बेच्दै आएको एउटा भ्यान चोकमा रोकिएर रेकर्ड गरेको प्रचार सामग्री बजाउन थाल्यो। गाई पाल्यो भने, भैँसी पाल्यो भने दुध खान पाइन्छ, दही खान पाइन्छ, घिउ खान पाइन्छ, तर रोग पाल्यो भने के खान पाइन्छ? यसै भनेर लगातार बोलिरह्यो त्यो रेकर्डेड आवाज। सुरुमा त सुन्दा खेतका छाडेर हाँसेको थिएँ म। तिमीसँगको सम्बन्ध आधी बाटोमै गएर टुङ्गिएपछि धेरै लामो समय तिमीप्रतिको आक्रोश पालेर बसेँ मैले, गुनासो पालेर बसेँ। तर पछि यही सम्झिएँ, आखिर गुनासो पालेर के फाइदा? अनि क्रमशः क्रमशः समयको बहावहरूसँगै आफूलाई पनि अगाडि बढाउन थाले। समयले बिस्तारै सबै सिकाउँदो रहेछ, समय जति बलवान केही हुँदो रहेनछ। अनि मनको पीडा भन्ने कुरा पनि स्थायी नहुँदो रहेछ। एउटै चोटले सधैँ उत्तिकै धेरै पीडा दिइरहँदो रहेनछ मान्छेलाई, बिस्तारै त्यो पीडा कम कम हुँदै जाँदो रहेछ, अनि सहने बानी पर्दो रहेछ मान्छेलाई। धेरै माया गरेको मान्छेको मृत्यु हुँदा जति धेरै रोइकराई गरे पनि, जति नै छाती पिटी पिटी मूर्छा पर्दै रोए पनि, दिनहरू बितेसँगै त्यो मनको घाउ पनि बिस्तारै सामान्य जस्तै बन्दै जाँदो रहेछ अनि प्रेम सम्बन्ध छुटिँदा पनि यस्तै त हुँदो रहेछ नि। यो फरक कुरा हो कि जिन्दगीभर भुल्न सकिँदैन त्यो सम्बन्ध र त्यो मान्छे पनि, तर यो पनि साँचो हो कि छुट्टिँदा जत्तिकै पीडा चाहिँ सधैँ भइरहँदैन रहेछ। सायद यही अनुभूतिको बाटै बाटो हिँडेर यहाँसम्म आइपुगेँ म पनि, र त हिजोको म र आजको ममा परिवर्तन हजार भएका छन्। सबैभन्दा ठुलो परिवर्तन चाहिँ तिमीप्रतिको वैरभाव यो मनबाट हटेर गएको छ। हुनसक्छ तिमीलाई विश्वास नलाग्ला, तर सत्य चाहिँ यही हो। फेरि म कसम खाएर भन्छु, आज यो मनमा तिमीप्रति कुनै क्लेशहरू बाँकी छैनन्। सबै सबै तुसहरू पखालिएका छन्। विश्वास गर, आज तिम्रो कुभलो चिताइरहेको छैन म, बरु तिम्रो खुसीहरूको कामना गरिरहेको छु, तिम्रो सुखहरूको कामना गरिरहेको छु। म हिँड्दै थिएँ, तिमीले साथ दिन्छु भन्यौ, मेरा पीडा जति पनि आफै लिन्छु भन्यौ। म हिँड्दै थिएँ, तिमीले साथ दिन्छु भन्यौ, मेरा पीडा जति पनि आफै लिन्छु भन्यौ। खै के भए पछि फेरि टाढै गयौ आफै, तर पनि सधैँ तिमीलाई सम्झिन्छु भन्यौ, तर पनि सधैँ तिमीलाई सम्झिन्छु भन्यौ। कहिले काहीँ कल्पनामा छाद हाले रोएते संसारको पीरहरु आँसु बनाई पोखे दे। कहिले काहीँ कल्पनामा छाद हाली रोए थे संसार को पीरहरू आँसु बनाई पोखे थे। अलझाई दियो पीराती तेही कहीं माझमा फेरी पनी मेरो केही गुनासो छैना तिमी न भए। सुन्छु अचेल तिम्रो जीवनले खुसीमाथि खुसीको भारी खेपिरहेको छ अरे, त्यही खुसीहरूको थानको मानको लगाउन भ्याइ नभ्याइ होला तिमीलाई त। मेरो पो सम्झनाहरूको चौघेरामा कैद छ त जिन्दगी। एउटा अस्थिर मन लाख प्रयासपछि बल्ल तल्ल हिँड्न त सक्दो रहेछ, तर त्यो पाइला भने लर्खराइरहँदो रहेछ, टेक्नुपर्ने ठाउँमा नटेकिएर अन्त कतै चिप्लिरहँदो रहेछ त्यो पाइला। हुन त लड्नु र चिप्लिनु मात्रैमा फरक चाहिँ छ, तर त्यो चिप्लाईको अनुभूति पनि पीडादायी नै हुँदो रहेछ। फेरि अक्सर जिन्दगीले आफै बनाउँदो रहेछ आफू हिँड्ने बाटो। हामीले जिन्दगी यस्तो बनाउँछौँ उस्तो बनाउँछौँ भन्नुको त्यति धेरै अर्थ चाहिँ हुँदो रहेनछ। हुनसक्ला त्यो आफूमा पनि भर पर्छ, तर धेरै प्रतिशत चाहिँ त्यो अरूमा भर पर्दो रहेछ। अरू भनेको बाहिरी वातावरण अनि तत्कालीन समयमा भर पर्दो रहेछ। भर्खर स्कुल जान थालेको केटाकेटी बडो गर्वसँग भन्छन् म त भोलि डाक्टर बन्ने भनेर, तर जब माथिल्लो कक्षामा चढ्दै जान्छन् र बुझ्दै पनि जान्छन् नि सबै कुराहरू, अनि त कसैले भोलि के बन्छस् भनेर सोद्धा उसलाई दिने जवाफ नै हुँदैन उनीहरूसँग। यो समयका धेरै कलेज विद्यार्थीहरूलाई मैले सोधेको छु के छ जिन्दगीको लक्ष्य भनेर, तर अक्सर उनीहरू हेरौँ के हुन्छ जिन्दगीमा भनेर यो प्रश्नबाट पन्छिन खोज्छन्। तर म यो भनिरहेछु आज कि आफ्नो बाटो आफै बनाउँदो रहेछ जिन्दगीले, पानीले आफ्नो बाटो आफै बनाए जस्तो, लिक लिकै हिँड्ने रेल जस्तो हुँदो रहेनछ जिन्दगी त। यो त कहिले कताबाट पो हिँडिँदो रहेछ, घस्रिँदो रहेछ, अनि बेला बेलामा दौडिँदो रहेछ पनि। त्यसै गरी अघि बढिरहेको जिन्दगी त्यसै गरी अघि बढिरहेछ अझै। कुनै ठाउँमा तिमी भेटियौ, केही समयसँगै हिँड्यौ र छुटियौ पनि उसै गरी दुई दिनै घाम छ यहाँ जस्तै त भयो हाम्रो सम्बन्ध पनि। यतिका समयपछि आज भने म सबै सबै रिस रागहरू भुलेर तिम्रा खुसीहरूको कामना गर्न सक्ने अवस्थामा आइपुगेको छु। यसो सोच्छु, आखिर मरिलानु के नै पो छ र, यो बाँचुन्जेलको रिस राग किन? हामी त जन्मिँदै मृत्युको फाइलमा स्वीकारोक्तिको ल्याप्चे लगाएर आएको मान्छे। भोलि मर्नुपर्दा मलाई कुनै गुनासो हुने छैन, दुखेसो हुने छैन भनेर स्वीकार गरेर आएको मान्छे भोलि जानु त छँदैछ यो संसारबाट। न म रहन्छु सधैँ, न त तिमी नै रहन्छौ यो संसारबाट। तिमी म भन्दा पहिला गयौ भने सायद त्यो दिन धेरै रुनेछु म जिन्दगीमा। मलाई विश्वास छ म पहिला गएँ भने तिमी पनि रुनेछौ उसै गरी। यो फरक कुरा हो कि यति बेला हामी सम्बन्धको रूपबाट एकै कितामा छैनौ, धेरै टाढा छौ। तिमी कसको जिन्दगीमा छौ, म कता छु? फेरि पनि हामी एकान्तमा लुकेरै भए पनि एक अर्काको मृत्युमा रुन चाहिँ रुनेछौँ भन्ने मेरो विश्वास हो। यसो भन्नुको सिधा अर्थ यही हो कि हामी एक अर्कालाई त्यति धेरै रिस पनि गर्दैनौ। हाम्रो एक खाले रिस जस्तो यो भाव सधैँका लागि होइन रहेछ। यदि यसो हो भने किन केही दिनको लागि मनमा नराम्रो भाव सँगालेर राखौँ त म तिमीप्रति? किन रिसाइरहँ म तिमीसँग सधैँ? जे हुनु भइ त सक्यो, आखिर समयले छुट्याएको यो सम्बन्धको रिसको भारी तिमीप्रति किन थोपारिरहँ म? यो वैरभाव, यो मनको क्लेश, यो तुस किन पालेर राखौँ म तिमीप्रति? त्यसैले त भन्दैछु, जे भयो भइसक्यो, सधैँ खुसी हुनु, सधैँ सुखी हुनु, केही गुनासो छैन तिमीप्रति। पुरा भएन माया भनेर मन बुझाउला, सधैँ यस्तै प्रेमी बनेर मन बुझाउला। पुरा भएन माया भनेर मन बुझाउला, सधैँ यस्तै प्रेमी बनेर मन बुझाउला। जुन टिप्न खोजे आकाशमै पो बस्यो, अब भिडहरूमा तारा गनेर मन बुझाउला, अब भिडहरूमा तारा गनेर मन बुझाउला। धरती जस्तै मुटु फिजा माया तिमलाई दिथे, छिटिट सरी टाढा टाढा सपना सोचे थे। धरती जस्ते मुटु फिजाई माया तिमलाई दिए थे, छिटिट सरी टाढा टाढा सपना सोचे थे। आकाशबाट एउटै तारा बिलाई गयो माझमा, फेरि पनि मेरो केही गुनासो छैन तिमी नभए। चट्टान छै परखी रहे बारे मास झरीमा, एक दिन त बादल फाटी घाम लाग्ने आशामा। चट्टान झै परखी रहे बारै मास झरीमा, एक दिन त बादल फाटी घाम लाग्ने आशामा। भुरी बतास बर्खा सँगै बगि गयो भेलमा, फेरि पनि मेरो केही गुनासो छैन तिमी नभए। जिन्दगानी काँडा सरी छ, फेरि पनि मेरो केही गुनासो छैन तिमी नभए। जिन्दगानी काँडा सरी छ, फेरि पनि मेरो केही गुनासो छैन तिमी नभए। हो अब तिमीप्रति कुनै गुनासो छैन, किन टाढा भइगयौ भन्ने पनि चासो छैन। हो अब तिमीप्रति कुनै गुनासो छैन, किन टाढा भइगयौ भन्ने पनि चासो छैन। सधैँभरि तिम्रो भलो चिताउँदैछु हरेक दिन, तर तिमी गएदेखि मेरो भागमा हाँसो छैन, तर तिमी गएदेखि मेरो भागमा हाँसो छैन। हप्ता दिनमा एक फेर घर घरमा आउँछ, छुट्टी यसै न्यास्रो लाग्ने गहिरो माया लाउँछ। सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। खुसी थोरै, आँसु धेरै, पीर छ आज पनि, पारी सुनिल वारी महावीर छ आज पनि। प्रेमलाई छलफलको विषय बनाउनु पर्छ भन्ने विचार बोकेको एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै सम्बन्ध जोडिएको तपाईँ, कतै सम्बन्ध तोडिएको तपाईँ, अनि कतै चाहिँ यो मनको मामलामा अहिलेसम्म नपरेको तपाईँ, सबै सबै नमस्कार। म महावीर विश्वकर्मा। तपाईको परेलीहरूको ढक्कन बन्द हुनुभन्दा अगाडि तपाईँकै मनको दैलो ढकढक्याउन आइपुगे सारथी सुनिल राज भारतसँगै। कुनै दिन त तिमीलाई नै सारा जीवन ठाने मैले, कुनै दिन त तिमीलाई नै सारा जीवन ठाने मैले, जब गयौ मान्छे एक्लो हुन्छ भन्ने जाने मैले। कुनै दिन त तिमीलाई नै सारा जीवन ठाने मैले, जब गयौ मान्छे एक्लो हुन्छ भन्ने जाने मैले। तिमी कहाँ म कहाँ पुर्याए नि समयले, यादहरू सम्झिएर प्रेम दिवस माने मैले, यादहरू सम्झिएर प्रेम दिवस माने मैले। नमस्कार, सुस्वागतम। आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत। सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन रेडियो कार्यक्रम बहकिनी मन काठमाडौँमा रहेको सिआइएनको स्टुडियोबाट प्रसारण भइरहेको यो कार्यक्रम तपाईँ देशभरिका 100 भन्दा धेरै रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। यो सिसा पारिपट्टि हुनुहुन्छ सुनिल राज भारत, अनि वारिपट्टि छु म महावीर विश्वकर्मा। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। प्रेम गर्नेहरू कतिपय यस्ता हुन्छन् जो आफूसँगको प्रेम सम्बन्ध टुङ्गाएर जाने मान्छेलाई धोकेबाज भन्छन्, गाली गर्छन्, जीवनभरि नै उप्रति सकारात्मक हुँदैनन्। तर यही दुनियाँमा केही चाहिँ यस्ता मान्छे पनि हुन्छन् जो आफूसँगको प्रेम सम्बन्ध तोडेर जाने मान्छेको पनि सधैँ भलो नै चिताइरहन्छन्। आखिर त्यस्ता व्यक्तिहरू पनि यही दुनियाँका त हुन्, अर्कै ग्रहबाट आएका त होइन। उनीहरू चाहिँ किन प्रेम सम्बन्ध टुङ्गाएर जाने मान्छेप्रति रिस राग नराखेर सधैँ उसको खुसीको कामना गर्छन् होला? जे भइसक्यो उसलाई सधैँ राम्रो होस् भन्ने किन सोच्छन् होला? आज यो विषयमा हामी कुरा गर्छौँ। मैले 2 श्रृङ्खला अगाडि पनि भनेको थिएँ, अब आउने श्रृङ्खलामा चाहिँ हामी यो विषयमा कुरा गर्छौँ भनेर। महिला साथीहरू 01-5260-646 नम्बर डायल गरेर आउनुहोला, अनि पुरुष साथीहरू 01-5260-782 नम्बर डायल गरेर आउनुहोला। एकपटक फेरि भन्छु म, महिला साथीहरूले 01-5260-646 यो नम्बर डायल गर्नुहोला, अनि पुरुष साथीहरूले 01-5260-782 यो नम्बर डायल गरेर आउनुहोला। साथमा मुक्तक पनि लिएर आउनुहुनेछ तपाईँले भन्ने विश्वास छ मलाई। कार्यक्रम बहकिनी मन प्रेम विषयमा आधारित रेडियो कार्यक्रम हो। तपाईँले नै भोग्नु भएको, तपाईँले नै देख्नु भएको प्रेमका विभिन्न अवस्थाहरूको बारेमा हामी त्यसैलाई विषयको रूपमा प्रस्तुत गर्छौँ। तपाईँको विचार सुन्छौँ, केही विचारहरू सुनाउँछौँ पनि, मुक्तक सुन्छौँ सुनाउँछौँ पनि। कार्यक्रम बहकिनी मनको फेसबुक पेज, तपाईँले फेसबुकमा सर्च गर्ने ठाउँमा गएर बहकिनी मन टाइप गर्नुभयो भने BAHAKINE एक स्पेस दिएर MAN बहकिनी मन टाइप गर्नुभयो भने 83,500 भन्दा बढीले लाइक गरिसक्नु भएको एउटा फेसबुक पेज आउँछ। त्यो पेजमा हामीले स्टाटस राख्छौँ हरेक श्रृङ्खलाको लागि, मुक्त यहाँ पोस्ट गर्नुहोला भनेर। त्यही मध्येबाट 6 लिएर आउँछौँ, जुन क्रम अनुसार आज पनि मैले लिएर आएको छु। याद राख रत्नाकर खुसी हुनुपर्छ, छुट्टिए नि पिपल बर खुसी हुनुपर्छ। याद राख रत्नाकर खुसी हुनुपर्छ, छुट्टिए नि पिपल बर खुसी हुनुपर्छ। कोही खुसी हुँदै टाढिएको छ भने राखेर दिलमाथि पत्थर खुसी हुनुपर्छ, राखेर दिलमाथि पत्थर खुसी हुनुपर्छ। अरियाल कृष्ण अथवा आपचौर सात गुल्मी हाल देवभार धाममा हुनुहुने मित्रको यो मुक्तक मैले साताको 6 अन्तर्गत वाचन गरेँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, कहाँबाट को बोल्नु हुँदैछ? नमस्कार, हेलो, समस्या हजुर, अप्सराजी मलाई रेडियोमा नसुन्नुहोस्। मैले सुने अप्सराजी, रेडियोमा नसुन्नुहोस् मलाई, हामी फोनमै कुरा गरौँ है। गइसक्नु भयो, अरू साथीहरूले सिक्नु होला है। जिन्दगीमा धेरै कुराहरू आफूले जानेर मात्र सिकिँदैन, आफूले पढेर मात्र सिकिँदैन, अरूहरूबाट पनि सिक्नुपर्ने हुन्छ। मैले कतै पढेको थिएँ, मान्छेले गल्ती गरिहाल्यो भने पनि नयाँ गल्ती गर्नुपर्छ, पुरानो गल्ती दोहोऱ्याउनु हुँदैन, त्यो मान्छे निकै अगाडि पुग्छ भनेर। भएका कमजोरीहरू सुधार्दै अगाडि बढ्न सक्यो भने त्यो मान्छे अगाडि बढ्छ। र सबै कुरा आफूले गल्ती गरेरै सिक्छु भनेर पनि हुँदैन, आफ्नो आफूबाट भएका कमजोरीबाटै सिक्नुपर्छ भन्ने पनि होइन। अरूबाट भएका कमजोरीहरूबाट पनि सिक्नुपर्छ। मैले यति भने, यसो भन्नुको तात्पर्य यति कि तपाईँ फोन सम्पर्कमा आइरहँदा रेडियो चाहिँ ठुलो आवाजमा नबजाइदिनु होला। तपाईँ फोनमा कुरा गर्नुहोस्, रेडियोमा मलाई सुन्नुभयो भने यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँको रेडियोसम्म पुग्दा अलिकति ढिलो पुग्छ। त्यसो हुँदा मैले यता तपाईँलाई सन्चै हुनुहुन्छ भनेर सोद्धा रेडियोले एकछिनपछि सन्चै हुनुहुन्छ भनेर सोधिदिन्छ, तपाईँ दुईपटक जवाब दिनुहुन्छ। कोही आइसक्नु भएको छ फोन सम्पर्कमा? हेलो हेलो हेलो दाइ नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म यता शङ्खुवासबाट स्टार राई बोल्दैछु। स्टार राई भन्नुभयो? हजुर। ए ए, स्टार भनेको तारा है? हजुर। कति राम्रो नाम छ तपाईँको तारा भन्ने। किन स्टार राख्नुभयो फेरि? फेरि किन स्टार राख्नुभयो? हजुर, त्यति राम्रो नाम छ त तारा, त्यसलाई फेरि किन अङ्ग्रेजीमा राख्नुभयो? तारा नै हो। ए ए, मान्छेको रुचि पनि फरक फरक हुन्छन्, त्यही रुचि अन्तर्गत हो कार्यक्रम सुनिरहनु भएको छ भने विषय आजको विषयमा तपाईँको विचार राख्नुहोस्। केही व्यक्तिहरू प्रेम सम्बन्ध छुटिएर गएको व्यक्तिको सधैँ भलो चाहिरहन्छन्। प्रेम सम्बन्ध छुटिसकेपछि पनि कतिपय व्यक्तिहरू त्यो सम्बन्ध तोडेर जाने व्यक्तिको सधैँ खुसी होस्, सधैँ भलो होस् भन्ने किन चाहिरहन्छन् होला? अब हस् नमस्कार, छुट्टिन्छौँ। शङ्खुवा सभाबाट आउनु भएको थियो। मैले आज कार्यक्रममा उठाउने विषय चाहिँ दुई श्रृङ्खला अगाडि नै भनेको थिएँ तपाईँहरूलाई, त्यसैले त्यो त्यो तयारी गरिदिनु भयो भने चाहिँ आभारी हुने थियौँ। धेरै साथीहरूले एउटा गुनासो पनि गर्नुभयो, फोन सम्पर्कमा आउनुहुने साथीहरूले राखेको विचार उत्कृष्ट हुँदैन, फितलो विचार हुन्छ, र कार्यक्रममा सहभागिता जनाउनकै लागि धेरैले फोन गरेको पनि पाइयो भन्नुभयो। त्यसैले तपाईँ आइरहँदा अलिक विचार पनि अलिकति गहकिलो आओस् भनेरै अलि अगाडि नै अघिल्लो श्रृङ्खलामा नै हामीले विषय सार्वजनिक गरेका थियौँ। अर्को श्रृङ्खलामा के विषयमा कुरा गर्छौँ त्यो आज कार्यक्रमको अन्त्यतिर म सार्वजनिक गर्छु, त्यो पनि त्यसो हुँदा तपाईँहरूले तयार गरिदिनुहुन्छ कि भन्ने चाहिँ त्यो एउटा आशा हो, त्यो आशा तपाईँहरूले पुरा गरिदिनु होला। 01-5260-646 यो नम्बर महिला मित्रहरूको लागि खुला गरेका छौँ, र 01-5260-782 यो नम्बर पुरुष मित्रहरूको लागि। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो हजुर नमस्कार। नमस्कार दाई, कहाँबाट को बोल्दै हुनुहुन्छ? रुकुम सिमरुतदेखि कमल घरती। ए कमलजी, कमलजी आजको विषयमा विचार राख्नुहुन्छ कि तपाईँलाई म प्रश्न राख्नुपर्छ? म आफै विचार राख्दै। हुन्छ हुन्छ, कति मजाले भन्नुभयो, राख्नुहोस् ल। कुनै पनि मानिसले होइन आफ्नो प्रेमिकालाई माया गर्यो भने नि, माया गर्यो भने नि ऊबाट छुटिए पनि उसलाई ऊ खुसी हुनु भनेकै आफू खुसी हुनु हो, र उसका उसलाई खुसी देख्नु भनेकै आफू खुसी देख्नु हो। त्यो तसर्थ उक्त मानिसले आफू खुसी हुनु भने खुसी देख्नको लागि अर्कालाई उसलाई पनि माया गरे, उसँग छुटिए पनि उसलाई माया गरिरहन्छ। हुन्छ, तपाईँको तपाईँको विचारको लागि धन्यवाद। तपाईँको मुक्तक पनि राख्नुहोस् ल। कसैको मनमा खुसी अनि दुःख ल्यायो प्रेम दिवस, कसैको मनमा खुसी अनि दुःख ल्यायो प्रेम दिवस, अलिकति भए पनि कसैलाई त हँसायो प्रेम दिवस, आफ्नो त भाग्य यस्तै रहेछ साथी। कसैको मनमा खुसी अनि दुःख ल्यायो प्रेम दिवस, अलिकति भए पनि कसैलाई त हँसायो प्रेम दिवस, आफ्नो त भाग्य यस्तै रहेछ साथी। मलाई त रुवाउनु रुवायो प्रेम दिवस, मलाई त रुवाउनु रुवायो प्रेम दिवस। हजुर दादा, यति नै। प्रेम गर्नेहरू कतै हराउन सक्छन्, प्रेम गर्नेहरू कतै हराउन सक्छन् जब एकले अर्कोलाई मन पराउन सक्छन्, प्रेम गर्नेहरू कतै हराउन सक्छन् जब एकले अर्कोलाई मन पराउन सक्छन्। के हुन्छ यो माया प्रेम भन्ने कुरामा, के हुन्छ यो माया प्रेम भन्ने कुरामा, न हाँस्ने न रुने गराउन सक्छन्, न हाँस्ने न रुने गराउन सक्छन्। नमस्कार, छुट्टिन्छौँ। धेरै सम्बन्धहरूलाई देखेको छु मैले, धेरै सम्बन्धहरूको नजिकबाट अध्ययन गरेको छु प्रेम सम्बन्धहरूको। जति बेला प्रेम सम्बन्ध छुटिन्छ त्यति नै बेला त्यति धेरै आदर्श प्रस्तुत गर्न सक्दैन त्यो सम्बन्ध सम्हालेर बस्ने, या भनौँ जसले सम्बन्ध तोडेको सङ्केत गरेर गयो, सम्बन्ध सिद्धियो आजबाट भनेर गयो, जानै त जान्छ तर त्यो निर्णय सुन्ने व्यक्तिले चाहिँ तत्कालै त्यति धेरै आदर्शपन त्यति ठुलो मन राखेर उसको राम्रो होस् ठिकै छ भन्न सक्दैन। तत्कालीन अवस्थामा रिस राग पैदा हुन्छ, त्यो धोकेबाज उसले मलाई धोका दिएर गयो, मलाई प्रयोग गर्यो, मलाई यस्तो सपना देखायो, उस्तो सपना देखायो, आज आएर यो खाडलमा हालेर गयो मलाई, न बाँच्नु न मर्नु पो बनाएर गयो मलाई भने त्यो यस्तो भावहरू आउँछन्। सबैलाई नआए नि धेरैलाई आउँछन्, तर जब समय बित्दै जान्छ, समय अगाडि बढ्दै जान्छ, तब त्यही व्यक्ति विचार निर्माणको यो चरणमा पुग्छ कि हिजोको त्यो रिस रागहरू मनबाट हट्न थाल्छ बिस्तारै बिस्तारै, अनि ऊ भन्न थाल्छ जिन्दगी आफ्नो हो, आफूले बिताउने हो, त्यो आफ्नो जिन्दगीको निर्णय लिने अधिकार हरेक व्यक्तिलाई छ। त्यस्तै उसले पनि आफ्नो जिन्दगीको निर्णय लियो, सायद केही त्यस्ता त्रुटिहरू फेला पार्यो या केही त्यस्ता अप्ठ्याराहरू देख्यो कि हामी बिच सम्बन्ध राम्रोसँग अगाडि बढ्न नसक्ने, या हुनसक्छ जिन्दगी मसँग भन्दा अरू कोही व्यक्तिसँग चाहिँ उसको राम्रो ढङ्गले बित्न सक्थ्यो कि, या अरू सम्बन्धहरूमा उसको पारिवारिक सहयोग रहन्थ्यो, साथ रहन्थ्यो, तिनै विभिन्न सहजताका कारणले गर्दाखेरि पनि उसले नयाँ बाटो लियो होला भनेर बिस्तारै बिस्तारै त्यो समझदारीको क्रममा उक्लिँदो रहेछ मान्छे, समयले सिकाउँदो रहेछ त्यो सबै। तर तपाईँलाई फेरि सोधिरहेको छु, म किन यसो हुन्छ, केही व्यक्तिहरू किन यस्तो सोच्छन् कि उसको राम्रो होस्, उसको भलो होस् भनेर। महिला साथीहरूले 01-5260-646 र पुरुष साथीहरूले 01-5260-782 यो नम्बर डायल गराउन सक्नुहुन्छ। बनाउँछन् यादहरूले बबाल बनाउँछन्, न्युटन होइनन् र पनि चाल बनाउँछन्। बनाउँछन् यादहरूले बबाल बनाउँछन्, न्युटन होइनन् र पनि चाल बनाउँछन्। गर्जिँदा आकाश साथमा दर्किँदा जमिन, बर्सिन्छन् आँसुको आहाल बनाउँछन्, बर्सिन्छन् आँसुको आहाल बनाउँछन्। हरिविवस पिएम सिम्टा सुर्खेत हाल नेपालगञ्जमा हुने मित्रको यो मुक्तक। म अर्को पनि अघि सार्छु, रिदम अधिकारी तनहुँका मित्रको मुक्तक। गरेर हतार हतार जति धोए पनि बदलिएन यसको आकार जति धोए पनि, गरेर हतार हतार जति धोए पनि बदलिएन यसको आकार जति धोए पनि, भाग्य निधारमा हुन्छ भनेर धुन थालियो, फेरिएन यो भाग्य निधार जति धोए पनि, फेरिएन यो भाग्य निधार जति धोए पनि। रिदम अधिकारी तनहुँका मित्रको यो मुक्तक। कार्यक्रममा एसएमएसबाट पनि तपाईँले मुक्तकमा सहभागिता जनाउन सक्नुहुन्छ। हामीले फेसबुकबाट 6 मुक्तक लिन्छौँ भने एसएमएसबाट 3 मुक्तक लिने गरेका छौँ। त्यसको लागि तपाईँले मोबाइलको म्यासेज बक्समा त्यो म्यासेज टाइप गर्ने ठाउँमा गएर बहकिने मनको छोटो रूप संक्षिप्त रूप बिएम टाइप गर्नुहोला। त्यो बिएम तपाईँले क्यापिटल लेटर स्मल लेटर जेमा टाइप गर्दा नि हुन्छ, तर क्यापिटल लेटरमै टाइप गर्नु, सबैले एउटै गरौँ। बिएम टाइप गर्नुहोस् क्यापिटल लेटरमा, एक स्पेस छोड्नुहोस्, त्यसपछि आफ्नो मुक्तक टाइप गर्नुहोस्, आफ्नो नाम र ठेगाना टाइप गर्नुहोस् र 7799 पठाउनुहोस्। 7799 2-7, 2 नौमा पठाउनुहोस्। तीमध्येबाट 3 मुक्तकहरू हामी लिएर आउँछौँ। यतिखेर भने कोही हुनुहुन्छ अघि नैदेखि फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हेलो नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हामीले 2 अगाडि पनि भनेका थियौँ नि विषय, तपाईँले सुन्नु भएन रहेछ। अब मैले तत्कालै भन्ने विषयमा तपाईँले तत्कालै विचार राख्न सक्नुहुन्छ सक्नुहुन्न मलाई थाहा छैन, तैपनि मैले विचार चाहिँ राखेँ, तपाईँलाई प्रश्न चाहिँ राखेँ कि प्रेम सम्बन्ध छुटेर त्यो तोडेर जाने व्यक्तिहरूलाई, प्रेम सम्बन्ध छुट्यो है आजबाट तिम्रो र मेरो भनेर जाने व्यक्तिहरूलाई पनि उसको सधैँ राम्रो होस्, उसको भलो होस् भनेर त्यस्तो कामना गर्छन् केही व्यक्तिहरू, किन यस्तो कामना गर्छन् होला? कुनै दिन आफ्नो नजिकको मान्छे उसले आफै सर्वोच्च छानेको हुन्छ होला, त्यो पनि ऊ कुनै बाध्यता र कुनै उसको केही त्यस्तै बिचमा नराम्रो कारणले ऊ टाढिन्छ होला, त्यो टाढियो भयो भने उसले नचाहँदा नचाहँदै टाढियो पनि ऊ टाढी भए पनि उसले माया गरेको मान्छेलाई म खुसी हुनु ऊ खुसी हो भनेर उसले जहाँ भए पनि ऊ सुखी रहोस् खुसी रहोस् भन्ने कामना गर्छ होला। त भनेको उसको खुसी भनेको मेरो खुसी हो भन्ने यो महत्त्वपूर्ण कुरा त मैले उठाउनु भयो है। हो, पक्कै पनि कतिपय व्यक्तिहरूले त्यो मनमा त्यो कुरा आयो भने चाहिँ सहज बन्छ सम्बन्ध, त्यो अब जटिल अवस्था पनि उसको खुसी नै मेरो खुसी त हो आखिर, मैले मन पराएको मान्छे, मैले यति धेरै माया गरेको मान्छे खुसी हुनु भनेको म पनि खुसी हुनु भनेर है, कस्तो मिठोसँग भन्नुभयो तपाईँले। हुन्छ, तपाईँको मुक्त राख्नुहोस् अब। छोरी गए पनि बार्सिएकै छु मनमा चोट भए पनि फासिएकै त छु तिमीले छोडी गए पनि बाँचिएकै त छु मनमा चोट भए पनि हाँसिएकै त छु तिमीसँगै खुसीहरू उतैतिर लुटे पनि तिमीसँगै खुसीहरू उतैतिर लुटे पनि आधा दुःख आधा सुख हाँसिएकै त छु तिमीले छोडी गए पनि बाँचिएकै त छु मनमा चोट भए पनि हाँसिएकै त छु जसो तसो जिन्दगी त बाँच्नै पर्छ साथी जसो तसो जिन्दगी त बाँच्नै पर्छ साथी भलै मन पटक पटक बाँच्नै पर्छ साथी जसो तसो जिन्दगी त बाँच्नै पर्छ साथी भलै मन पटक पटक बाँच्नै पर्छ साथी यो दुनियाँ तपाईँको खेदो गरिरहन्छ यो दुनियाँ तपाईँको खेदो गरिरहन्छ यही रङ्गमञ्चमा सधैँ नाच्नै पर्छ साथी यही रङ्गमञ्चमा सधैँ नाच्नै पर्छ साथी नमस्कार छुटिन्छौँ मार्न आएको छ या मर्न आएको छ थाहा छैन खै के गर्न आएको छ मार्न आएको छ या मर्न आएको छ थाहा छैन खै के गर्न आएको छ हिजो पत्थर उचालेर दिलमा बजार्ने आज फेरि मेरै शरण पर्न आएको छ आज फेरि मेरै शरण पर्न आएको छ सुबिना अधिकारी मुचुक छ गोर्खाका मित्रको यो मुक्त एउटा सूचना पनि तपाईँलाई सुनाइहाल्छु प्रवासी कलम मलेसियाले संयुक्त मुक्तक संग्रह कोसेली प्रकाशन गर्न लागेको छ उहाँहरूले मलाई यो कार्यक्रमबाट भनिदिनु होला भन्नुभएको थियो मैले दुई श्रृङ्खला अगाडि पनि भनेको थिएँ र आज पनि तपाईँको लागि महत्त्वपूर्ण होला भनेर भने मुक्तकमा केही गरौँ भन्ने तपाईँलाई पनि लागेको छ मलाई पनि लागेको छ र प्रवासी कलम मलेसियाले पनि त्यही अभियान सुरु गरेको छ कोसेली प्रकाशन गर्न लाग्नु भएको छ उहाँहरूले मुक्तक संग्रह यदि तपाईँ पनि आफ्नो मुक्तक प्रकाशित गराउन चाहनुहुन्छ भने तपाईँको सातवटा मुक्तकको साथमा तपाईँको आफ्नो बायोडाटा तपाईँको आफ्नो विवरण नाम ठेगाना तपाईँ के गर्नुहुन्छ कहाँ बस्नुहुन्छ तपाईँको अध्ययन पुस्तक प्रकाशित गर्नुभएको थियो त्यो सबै खुलाएर एक प्रति फोटोसहित फागुन 15 गतेसम्ममा तपाईँले पठाइदिनु होला उहाँहरूलाई पठाउने ठेगानामा एकछिनमा भन्छु सातमध्ये पाँचवटा तपाईँका मुक्तकहरू चाहिँ पुस्तकमा समावेश हुनेछन् मुक्तक तपाईँको आफ्नै हुनुपर्नेछ र अहिलेसम्म प्रकाशित हुनु नभएको हुनुपर्नेछ मैले आफ्नै हुनुपर्नेछ किनभने बहकिनी मनमा धेरै साथीहरूले अरूको मुक्तक आफ्नो नाममा पठाउनु हुँदो रहेछ कतिपयले त कार्यक्रममा मैले वाचन गरेको मेरै मुक्तक पनि उहाँहरूले आफ्नो नाममा पठाइरहनु भएको हुन्छ यसो चाहिँ गर्न पाइने छैन त्यो पुस्तकमा त्यसो त कार्यक्रममा पनि कहाँ पाइएको छ र है मुक्त कुनै पनि जात धर्मलाई घृणा या वकालत कसैको पक्षमा या औँला ठडाइएको हुनुहुने छैन उहाँहरूले भनेकै भाषा हो है यो यसै गरी मुक्त कुनै व्यक्तिलाई इङ्कित गरेर लेखिएको हुनुहुने छैन र बायोडाटामा प्रकाशित कृतिको नाम मात्र राख्न पाइनेछ तपाईँले निकालिसक्नु भएको किताबको चाहिँ र मुक्तको पठाउनको लागि तपाईँले जिमेलमा पठाउन सक्नुहुन्छ त्यसको लागि प्रवासी कलम 75@gmail.com PRAWASIKALAM प्रवासी कलम 75 यो अङ्कमा है 75@gmail.com पठाउन सक्नुहुन्छ यसै गरी फेसबुक पेज छ प्रवासी कलमको तपाईँले फेसबुकमा गएर प्रवासी कलम मलेसिया टाइप गर्नुभयो भने यो पेज खुल्छ PRAWASIKALAM YAMALAYSIA मलेसिया प्रवासी कलम मलेसियाको यो ठेगानामा पनि तपाईँले म्यासेज बक्समा हालिदिनु सक्नुहुन्छ यो सूचना तपाईँलाई सुनाएँ कार्यक्रमको अहिले अन्त छौँ मुक्तक पनि वाचन गर्नुपर्छ कोही फोन सम्पर्कमा पनि हुनुहुन्छ म मुक्तक वाचन गरिहाल्छु भोजपुर हाल मलेसियामा हुनुहुने नवीन प्रधानको मुक्तक हो यो दुःखमा नि हाँस्दै बाँच्नु सिकाउने पो आफ्नो चामल हुँदा हुँदा हुँदै पिठो बिकाउने पो आफ्नो दुःखमा नि हाँस्दै बाँच्न सिकाउने पो आफ्नो चामल हुँदा हुँदै पिठो बिकाउने पो आफ्नो आउने जाने यात्रा बिचमा धेरै भेटिन्छन् जीवनभरि सँगै साथ टिकाउने पो आफ्नो जीवनभरि सधैँ सँगै साथ टिकाउने पो आफ्नो कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो भाइ नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म यता सुन्दर सुदूरपश्चिमको डोटीदेखि हो भाइ मिलनबाट आइला ए मिलनजी आजको विषयमा विचार राख्नुहोस् तपाईँको पनि हजुर आजको विषयमा विचार राख्नुहोस् ए भनेपछि मैले भने धेरै समय लिइनँ ल प्रेम सम्बन्ध छोडेर जाने त्यो सम्बन्ध टुटाएर जाने व्यक्तिहरूको त्यो हिजोको आफ्नो मान्छेको भनौँ न ल अब अरू साथीहरूको सायद हामी फोन लिन भ्याउँदैनौँ पनि होला त्यस्तै लागिरहेछ 49 मिनट गइसक्यो झन्डै 52 हामीले बिदा माग्नुपर्छ त्यसैले 3 मिनटमा केही मुक्तकहरू पनि वाचन गर्नुपर्ने हुन्छ र अब फोन लिन भ्याउँदैनौँ है तोकिएको निश्चित समय हुँदो हो त यसो छलफल गरेर निर्णय हुँदो हो त तोकिएको निश्चित समय हुँदो हो त, यसो छलफल गरेर निर्णय हुँदो हो त, कति बेला कसले लेख्यो भाग्य पत्तै भएन, सम्झाइदेऊ हो उसँग परिचय हुँदो हो त, सम्झाइदेऊ हो उसँग परिचय हुँदो हो त। पोखरेल पुष्कर सहयात्री अर्घाखाँची पणेनाका मित्रको यो मुक्त मैले वाचन गरेँ र एसएमएसको मुक्तहरू मैले लिएको छैन, अब लिन्छु। हामीले एसएमएसबाट तिनवटा मुक्तकहरू लिँदै आइरहेका छौँ, तर आज एउटा मात्रै मुक्तक लिन्छौँ। यसो गर्नुको एउटै मात्र कारण एसएमएसमा प्राप्त भएका मुक्तकहरू नियममा छैनन्, त्यसैले एउटा मात्र मैले मुक्तक लिएँ एसएमएसबाट चाहिँ। करिश्मा क्रान्ति गोर्खाका मित्रको मुक्तक हो यो। दिन उस्तै छ आज रात उस्तै छ, दिन उस्तै छ आज रात उस्तै छ, दुःख स्वप्नहरूको निरन्तर आघात उस्तै छ, दिन उस्तै छ आज रात उस्तै छ, दुःख स्वप्नहरूको निरन्तर आघात उस्तै छ, आँसुहरू त उहिले निर्यात गरिसकेँ, आँसुहरूको अहिले आयात उस्तै छ, आँसुहरूको अहिले आयात उस्तै छ। एसएमएसबाट प्राप्त एउटा मात्र मुक्तक। तपाईँले एसएमएसबाट मुक्तक पठाउनको लागि चाहिँ बहकिने मनको छोटकरी रूप बिएम टाइप गर्नुहोला म्यासेज बक्समा, त्यसपछि एक स्पेस दिएर आफ्नो मुक्तक टाइप गर्नुहोस्, नाम ठेगाना टाइप गर्नुहोस्, त्यसपछि 7799 पठाउनुहोस्, 2779 पठाउनुहोस्। यति भने तपाईँलाई हामीले आज एउटा विषयमा कुरा गऱ्यौँ, अर्को श्रृङ्खलामा हामी कुरा गर्नेछौँ। जिन्दगीमा धेरै मान्छेहरू आउँछन् र जान्छन् पनि है, तपाईँहरूले धेरैले याद गर्नुभएको छ, तपाईँ धेरैले भोग्नु भएको छ भनौँ अझ। तर जो मान्छे त्यो धेरै मान्छे आउने जाने क्रमको भिडमा जो मान्छे प्रेमी या प्रेमिकाको रूपमा आउँछ नि, तपाईँ किन औधी खुसी लाग्छ, जिन्दगी किन निकै रमाइलो लाग्न थाल्छ अनि, यो विषयमा हामी आउँदो श्रृङ्खलामा कुरा गर्छौँ। जिन्दगीमा प्रेमी अथवा प्रेमिकाको रूपमा कोही आएपछि जिन्दगी नै रमाइलो लाग्न थाल्छ, अर्कै जस्तो लाग्न थाल्छ, हिजो भइरहेका निरन्तर हुने क्रियाकलाप पनि अब चाहिँ एकदमै रमाइलो रमाइलो आनन्ददायक लाग्न थाल्छ, किन होला यो विषयमा कुरा गर्छौँ। तर आज भने छुट्टिनुपर्छ, एदेन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबै सबैलाई धन्यवाद, अनि प्रविधिबाट साथ दिने यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि। आजको विषय कि प्रेम सम्बन्ध छोडेर तोडेर जाने व्यक्तिहरूको पनि भलो चिताउँछन् केही व्यक्तिहरू, त्यसो फेरि मैले यसो भनेर त भलो चिताउन हुँदैन, केहीले मात्रै चिताउँछन् भन्ने अर्थ चाहिँ होइन, धेरैले रिस रागहरू त्यो बैरभावहरू राखिरहँदा केही व्यक्तिहरू चाहिँ सुरुवातदेखि नै ठिकै छ त राम्रै होस् उसको भन्ने त्यो चाहन्छन्, के कारणले गर्दा उनीहरूमा यस्तो राम्रो भावनाको विकास हुन्छ होला भन्ने विषयमा कुरा गरिरहेका थियौँ। यो विषयमा आफ्नो विचार राख्दै म पनि अर्को श्रृङ्खलासम्मको लागि भने ओझेल पर्छु। आफू हारे उसैलाई जिताइदिन्छन् कोही कोही, आफू हारे उसैलाई जिताइदिन्छन् कोही कोही, अनि यादमै पुरा जीवन बिताइदिन्छन् कोही कोही, आफू हारे उसैलाई जिताइदिन्छन् कोही कोही, अनि यादमै पुरा जीवन बिताइदिन्छन् कोही कोही, गुमाउनेले जति प्रेम कसले बुझ्या हुन्छ होला, गुमाउनेले जति प्रेम कसले बुझ्या हुन्छ होला, त्यसैले त उसको भलो चिताइदिन्छन् कोही कोही, त्यसैले त उसको भलो चिताइदिन्छन् कोही कोही। हस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। तिमी नभए जिन्दगानी काँडा सरी छ, फेरि पनि मेरो केही गुनासो छैन। तिमी न भए जिन्दगानी काँडा सरी छ, फेरि पनि मेरो केही गुनासो छैन। तिमी न भए जिन्दगानी काँडा सरी छ, फेरि पनि मेरो केही गुनासो छैन। तिमी नभए कहिले काहीँ कल्पनामा छाद हाले संसारको पीरहरू आँसु बनाई पोखे दे, कहिले काहीँ कल्पनामा याद हाली रोए थे संसार को पीरहरू आंसू बनाए पोखे थे अलझाइ दियो पिराती तेही कहीं माझमा फेरी पनी मेरो केही गुनासो छैना तिमी न भए जस्ते मोटु फिजा माया तिमलाई दिए थे छिटित सरी टाड़ा टाड़ा सपना सोचे थे धरती जस्ते मोटु फिजा माया तिमलाई दिए थे छिटित सरी टाड़ा टाड़ा सपना सोचे थे आकाश बाट एउटे तारा बिलाई गयो माझ पनी मेरो केही गुनासो छैन तिमी नभए परखी रहे बारे मास झरी मा एक दिन त बादल फाटी घाम लागने आशा मा चट्टान झै परखी रहे बारे मास झरी मा एक दिन त बादल फाटी घाम लागने आशा मा भूरी बतास बरखा संगै बगी गयो भेल फेरी पनी मेरो के गुनासो छैन तिमी नभए जिन्दगानी काँडा सरी छ फेरी पनी मेरो के गुनासो छैन तिमी नभए जिन्दगानी काँडा सरी छ फेरी पनी मेरो के गुनासो छैना